नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। न्यायाधीश सिफारिसमा छलफल गर्न संसदीय सुनाय विशेष समितिको बैठक बस्दै संविधान सभाको बैठक पनि आजै बस्ने। हेटौँडा भीमफेदी कुलेखानी सडक खण्ड आजबाट सञ्चालन, सडक मर्मतको काम भने चल्दै। अफ्रिकी मुलुकहरूद्वारा नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा। युक्रेनमा राष्ट्रपति निर्वाचनका क्रममा 20 लाख मतदाता जोखिममा। र आइपिएल क्रिकेटमा आज चेन्नई र बेङ्गलोर तथा कोलकाता र हैदराबाद भिड्दै बार्सिलोनालाई हराउँदै रियल मड्रिडद्वारा स्पेनिस लालिगा फुटबलको उपाधि कब्जा। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस न्यायाधीशका विषयमा आज पनि संसदीय सुनवाई हुँदैछ। न्याय परिषदका सदस्यहरू नआउने भएपछि सर्वोच्च अदालतको फैसला र न्यायाधीशमाथि परेका उजुरीका विषयमा अहिले छलफल हुँदैछ। संसदीय सुनवाई विशेष समितिले न्यायाधीश नियुक्तिका विषयमा जानकारी लिन न्याय परिषदका सदस्यहरूलाई बोलाए पनि सर्वोच्च अदालतले बोलाउन नमिल्ने निर्णय गरेको छ। अयोग्य व्यक्तिलाई न्यायाधीश सिफारिस गरेको भन्दै संसदीय सुनवाई विशेष समितिले परिषदका सदस्यहरूलाई नै समितिमा बोलाएको थियो। समितिका सदस्य रविन्द्र अधिकारीले आज सर्वोच्च अदालतले गरेको फैसला र न्यायाधीशको योग्यताका विषयमा छलफल हुने जानकारी दिनुभयो। न्यायाधीश सिफारिसका विषयमा न्याय परिषदका पदाधिकारीहरूसँग सुनवाई गर्न नपाइने फैसला गरेपछि संसदीय समितिलाई निर्णय गर्न अप्ठ्यारो भएको छ। सर्वोच्चको फैसलासँगै संसद र सर्वोच्च बीच टक्राव देखिएको छ। अदालतको निर्णयसँगै संसदीय सर्वोच्चको अदालतको सर्वोच्चता भन्ने बहस सुरु भएको छ। 8 जना न्यायाधीशमाथि परेको उजुरीको आधारमा सुनवाई समितिले परिषदका सदस्यलाई आज बोलाएको थियो। समितिमा रहेका दलहरूबीच 6 जना न्यायाधीशको नाम स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्नेमा विवाद रहेको छ। संविधान सभाको बैठक बस्दैछ। बिहान 10:30 बजेपछि बस्ने संविधान सभा भवन नयाँ बानेश्वरमा बोलाएको बैठकमा संविधान अभिलेख तथा निरिकियोल समितिले संविधान सभामा पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ। आज नयाँ प्रतिवेदन पेश नहुने र यसअघि पेश भएका सहमति र असहमति सहितका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले तत्कालीन प्राकृतिक स्रोत आर्थिक अधिकार राजस्व बाँडफाँड समितिको प्रतिवेदन राष्ट्रहित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निरिकियोल सम्बन्धी प्रतिवेदन 2071 सभासदहरूले आआफ्ना बनाई राखिरहेकाले आज पनि त्यसैकै निरन्तरता हुने बताउनुभयो। हेटौँडा भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने आउने छोटो दूरीको मार्ग आज बिहानबाट सञ्चालनमा आएको छ। यस सडक मर्मतका लागि भन्दै डिभिजन सडक कार्यालय हेटौँडाले 45 दिनका लागि सडक बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म बन्द गरेको थियो। आज बिहानदेखि यो सडक 24 घन्टा सडक सञ्चालनमा आएको डिभिजन कार्यालय हेटौँडाका योगेश सुमनले बताउनुभयो। डिभिजन सडक कार्यालय हेटौँडाले पहिलो चरणमा मर्मतका लागि भन्दै 1 महिना र त्यस अवधिमा पनि सडक बनि नसकेकाले अर्को 15 दिन सडक बन्द गरेको थियो। तर 2 पटक थपेको समयमा पनि सडक मर्मतको काम भने ठेकेदारको ढिलाइका कारण सकिएको छैन। सडक मर्मतको काम अहिले पनि चल्दैछ र सवारीका साधनहरू पनि ओहोर दोहोर गर्न खुला गरिएको हो। यस मार्ग अन्तर्गत भीमफेदीदेखि कुलेखानीसम्मको 15 किलोमिटर सडक मर्मत गर्ने र बाटो फराकिलो गर्ने कामका लागि सडक बन्द गरिएको थियो। यो कामका लागि डिभिजन सडक कार्यालय हेटौँडाले 2,65,36,000 रुपियाँमा सपना निर्माण सेवालाई जिम्मा दिएको थियो। रौतडको सिम्र भवानीपुरबाट गस्ती टोलीले चुरेको कारसहित 1 ट्रक नियन्त्रणमा लिएको छ। ट्रक नियन्त्रणमा लिने क्रममा वनगस्ती टोलीले 35 राउन्ड गोली फायर गरेको थियो। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बेन्देश्वर यादवको नेतृत्वको टोलीले काठ नियन्त्रणमा लिएको हो। अनुसार जङ्गलमा सिरान काठ लोड गरी भाग्न थालेपछि वनगस्ती टोलीले नियन्त्रणमा लिनका लागि फायरिङ गरेको यादवले बताउनुभयो। N2X5461 नम्बरको ट्रकमा लोड गरी राजमार्ग हुँदै भागेपछि सिम र भवानीपुरमा आएर आफूहरूले नियन्त्रणमा लिएको यादवले बताउनुभयो। बरामद गरेको काठसहित ट्रकलाई वन कार्यालयमा राखी थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। सुनसरीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटरी 5 को 16P4662 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री 71 वर्षकी टङ्कदेवी नेपालको ज्यान गएको हो। नेपालको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकल चालक हाँसपोसा 3 सञ्जय चौधरी र पछाडि बसेका हाँसपोसा 5 अरुण चौधरी गम्भीर घाइते भएका छन्। घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, राखेपका सदस्य सचिव युवराज लामालाई गैर कानुनी रूपमा पदमुक्त गरिएकोमा युवा तथा खेलकुद मन्त्रीको कदम विरुद्ध लामा सर्वोच्च अदालत जान लागेको प्रति तपाईँको विचार के छ? ए न्यायको खोजी होला, बी अर्थ नव्यर्थ गोविन्द गाई, र सी कैन भएको जात्रा हाँडी गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझा 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसे काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चितवन फोन नंबर 0656 63 63 मोबाइल नंबर 98 5 50 61 743। विदेशका समाचार, अफ्रिकी मुलुकहरूले नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा गरेका छन्। फ्रान्सको राजधानी पेरिसमा भएको अफ्रिकी नेताहरूको बैठकले बोको हराम विरुद्ध युद्धको घोषणा गरेको हो। मुलुकको उत्तर पूर्वी क्षेत्रमा बोको हरामले 223 छात्रलाई अपहरण गरी बन्धक बनाएपछि अफ्रिकी मुलुकले कडा कदम चाल्ने घोषणा गरेका हुन्। बैठकमा भएको सहमति अनुसार बोको हराम विरुद्ध गोप्य सूचना सङ्कलन गर्ने, सिमानामा निगरानी बढाउने, चाडतालको परिसेना परिचालन गर्ने र कुनै पनि खतरनाक अवस्थाको सामना गर्नका लागि क्षमता विकास गर्ने नाइजेरियाका राष्ट्रपति जोनाथन गुडलकले बताएको समाचारमा उल्लेख छ। बैठकमा सहभागी चाडका प्रतिनिधिले अब बोको हराम विरुद्ध पूर्ण रूपमा युद्ध हुने बताएका छन्। फ्रान्सका राष्ट्रपति फ्रान्सिस्को होल्यान्डको पहलमा बोलाइएको बैठकमा बेलायत, अमेरिका र युरोपियन युनियनका प्रतिनिधि सहभागी थिए। उता युक्रेनमा राष्ट्रपति निर्वाचनका क्रममा 20 लाख मतदाता जोखिम परेका छन्। राष्ट्रपति पदको निर्वाचनका समयमा मुलुकको पूर्वी भागमा विद्रोहीको क्षेत्रमा सुरक्षा व्यवस्था गर्न सरकार असफल भए करिब 20 लाख जनतालाई मतदान गर्न नदिन सकिने चेतावनी निर्वाचन निकायले दिएको छ। केन्द्रीय निर्वाचन आयोगले पूर्वी दोनेस्क तथा लुगान्स क्षेत्रमा मे 25 निर्वाचन गराउन असम्भव हुने जानकारी दिएको छ। त्यहाँ रसिया समर्थक विद्रोहीले किवको शासनविरुद्ध सङ्घर्ष गरिरहेका छन् र आफ्नै स्वतन्त्र गणतन्त्रको घोषणा गरेका छन्। आयोगले विज्ञप्ति जारी गरी पृथकतावादीलाई सङ्केत गर्दै वर्तमान अवस्थामा प्राप्त सूचना अनुसार अज्ञात व्यक्तिहरूले गैर कानुनी कार्य गरिरहेकाले त्यहाँ निर्वाचनको तयारी गर्न नसकिने उल्लेख गरेको छ। लुगान्स र दोनेस्कका लागि करिब 20 लाख मतदाता दर्ता भएका छन्। मे 25 हुने निर्वाचनमा 3,60,00,000 मतदाता रहेका छन्। पश्चिमी मुलुकले युक्रेन बढ्दो समस्याबाट मुक्त हुन यो निर्वाचन महत्त्वपूर्ण हुने बताएका छन्। खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ। अपरान्ह सभा चार बजेपछि हुने पहिलो खेलमा अङ्क तालिकाको दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र छैटौँ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा जित हात पार्दै चेन्नई पुनः शीर्ष स्थानमा उक्लने प्रयासमा रहनेछ भने बेङ्गलोर उसलाई रोक्दै एक स्थानमाथि उक्लने कोसिसमा रहनेछ। सुरुका दुई खेल जिते पनि त्यसपछिका खेलमा भने बेङ्गलोरले निराशाजनक प्रदर्शन गर्दै आएको छ। यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र सनराइजर्स पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 10 खेल खेलेको कोलकाताको 5 खेलमा जित र 5 हार बेहोर्दै 10 अङ्क छ भने समान खेलबाट हैदराबादको 8 अङ्क रहेको छ। उता स्पेनिस ला लिगा फुटबलको उपाधि एथलेटिको मड्रिडले जितेको छ। अन्तिम खेलमा गैराती गत सालको विजेता बार्सिलोनालाई 1-1 बराबरीमा रोक्दै एथलेटिको मड्रिडले 18 वर्षपछि उपाधि जितेको हो। 1-0 पछि परेको अवस्था उल्टाउँदै एथलेटिको मड्रिडले बराबरी गरी 38 खेलमा 90 अङ्क बटुलेको छ। बार्सा 87 अङ्कसहित दोस्रो स्थानमा रह्यो। 33 मिनटमा एलेक्स सान्चेजको गोलमा अग्रता लिएको बार्साले त्यसलाई जोगाउन सकेन र 16 मिनटपछि गोल खायो। 49 मिनटमा डिएगो गोडिनले गरेको बराबरी गोल नै एथलेटिको मड्रिडका लागि 1996 पछि उपाधि जित्नका लागि पर्याप्त भयो। लालिगामा एथलेटिको यो 10 उपाधि हो। अन्तिम खेलमा स्पानोलाली 3-1 हराउँदै रियल मड्रिड लालिगाको तेस्रो स्थानमा रह्यो। उपाधि जोगाउन नसकेपछि बार्साका प्रशिक्षक जेराडो मार्टिनोले राजीनामा दिएका छन्। उपाधि जित्न बार्साका लागि अन्तिम खेल जित्नै पर्ने थियो। बार्साले यो सिजन कुनै पनि उपाधि जित्न सकेन। मार्टिनो गत दुई वर्षका लागि बार्सा गएका थिए। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। न्यायाधीश सिफारिसमा छलफल गर्न संसदीय सुनाई विशेष समितिको बैठक बस्दै संविधान सभाको बैठक पनि आजै बस्ने। हेटौँडा भीमफेदी कुलेखानी सडक खण्ड आजबाट सञ्चालन, सडक मर्मतको काम भने चल्दै। अफ्रिकी मुलुकहरूद्वारा नाइजेरियाको सशस्त्र समूह बोको हराम विरुद्ध युद्धको घोषणा। युक्रेनमा राष्ट्रपति निर्वाचनका क्रममा 20 लाख मतदाता जोखिममा। र आइपिएल क्रिकेटमा आज चेन्नई र बेङ्गलोर तथा कोलकाता र हैदराबाद भिड्दै बार्सिलोनालाई हराउँदै रियल मड्रिडद्वारा स्पेनिस लालिगा फुटबलको उपाधि कब्जा। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा।